क्यारेक्टरिस्टिक्स का आधारमा बुझ्नु राम्रो हुन्छ, संविधानवादमा देखाएका विशेषताहरू हुन्छन् भनेर भन्नुपर्ने हुन्छ। अघि नै मैले भनिहालेँ, एउटा त कन्स्टिट्युसनल सुप्रिमेसी, संवैधानिक सर्वोच्चता हुन्छ, दोस्रोमा रुल अफ ल, विधिको शासन हुन्छ होइन, विधिको शासन हुन्छ, अनि तेस्रोमा एब्सेन्स अफ युज अफ डिस्क्रिप्सनरी पावर, शासकले अथवा सार्वजनिक अधिकारीले स्वविवेकीय र स्वेच्छाचारी शक्तिको प्रयोग गर्न पाउँदैन, त्यस्तो अवस्था हुँदैन। त्यसपछि गएर कन्स्टिट्युसनलिजममा पावर इज डिभाइडेड अमङ डिफरेन्ट अर्गन्स एन्ड द युज अफ पावर इज इन द प्रिन्सिपल अफ चेक एन्ड ब्यालेन्स, शक्तिको तीन अङ्ग बिचमा बाँडफाँड गरिएको हुन्छ र त्यसको प्रयोग चाहिँ सन्तुलन र नियन्त्रणको सिद्धान्त बमोजिम हुने व्यवस्था सुनिश्चितता गरिएको हुन्छ। त्यस्तै गरिकन संविधानवादमा चाहिँ कन्सेप्ट अफ प्रिन्सिपल अफ लिमिटेड गभर्मेन्ट भन्छ, सीमित सरकारको अवधारणाको अभ्यास गरिएको हुन्छ। के हो सीमित सरकार भन्दा, अघि भनेकै कानुनी शासन नै हो, अथवा सरकारले के गर्ने भन्ने कुरा कार्यविधि, ऐन, कानुन, नियमले पहिल्यै डिफाइन गरेको हुनुपर्छ र त्यो सीमाभित्र रहेर मात्रै सरकारले काम गर्नु सीमित सरकार हो। धेरै मान्छेले अहिले पनि सीमित सरकार भनेको थोरै काम गर्ने, थोरै क्षेत्रमा सीमित हुने, सानो छरितो सरकार भनेर बुझ्छन्, त्यो चाहिँ गलत हो। सीमित सरकार भनेको चाहिँ संकुचित सरकार होइन है, सीमित सरकार भनेको कानुन बमोजिम चल्ने सरकार हो र उसको कार्यहरू, उसको अधिकारको प्रयोग, उसले गर्ने एक्सन, त्यो चाहिँ कानुनी सीमाभित्र रहेर मात्रै गर्ने र कानुनभन्दा माथि बाहिर वा बियोन्ड गरेर नगर्ने, यसो विवेकीय स्वेच्छाचारी शक्तिको प्रयोग नगर्ने, सो कन्सेप्ट अफ लिमिटेड गभर्मेन्ट त्यो हुनु पर्यो। अर्को चाहिँ लिबरल डेमोक्रेसी, उदार के भन्छ लोकतन्त्र है, अथवा लोकतान्त्रिक उदारवाद पनि भन्न सकिन्छ, डेमोक्रेटिक लिबरालिजम, लोकतान्त्रिक उदारवादको अवलम्बन गरेको हुनु पर्यो कन्स्टिट्युसनलिजम हुनका निमित्त अथवा संविधानवाद हुनका निमित्त। र नागरिकको स्वतन्त्रता, नागरिकको अधिकार र नागरिकको यो छनौटको सुनिश्चितता गरिएको हुनुपर्छ, सिभिक सिभिल्स अथवा पिपुल्स राइट्स, फ्रिडम एन्ड चोइसेस, त्यसलाई प्राथमिकतामा राखिएको हुनुपर्छ। र पावरको यो चाहिँ डिसेन्ट्रलाइज म्यानरबाट विकेन्द्रीकृत अभ्यास गरिएको हुनुपर्छ, शक्तिको विकेन्द्रीकरण गरेर अभ्यास गरिएको हुनुपर्छ। यस खालका क्यारेक्टरिस्टिक्स भएको शासन प्रणालीलाई हामी संविधानवादको सिद्धान्तबाट गाइडेड शासन प्रणाली भन्छौँ, र यस्ता क्यारेक्टरिस्टिक्स भएको गभर्नेन्स सिस्टम नै संविधानवादको अवलम्बन गर्ने गभर्नेन्स सिस्टम हो भनेर हामीले बुझ्नुपर्ने हुन्छ। अब नेपालको सन्दर्भमा हेऱ्यो भने चाहिँ नेपालको संविधानमा संविधानवादका यस्ता आधारभूत चरित्रहरू छन् कि छैनन् भनेर हेर्ने हो। नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था भएको मुलुक हो, शक्तिको तीन तहबाट विकेन्द्रीकृत ढङ्गले अभ्यास गर्ने व्यवस्था संविधानले गरेको छ र संविधानले प्रष्ट भनेको छ, संविधान देशको मूल कानुन हुनेछ, संविधानसँग बाह्यका कानुनहरू अमान्य अथवा बदर घोषित बदरभागी हुनेछन्, संविधानसँग बाध्य गरेर अरू कानुन बनाउन पाइने छैन भनेको के हो भन्दा कन्स्टिट्युसनल सुप्रिमेसी। अघि मैले रुल अफ ल, इक्वालिटी बिफोर द ल, यो रुल अफ लमा कानुनको नजरमा सबै समान हुने, कानुनभन्दा माथि कोही पनि नहुने र संविधान भनेको समाजका जेनरल लहरूको उपज हुने भन्ने जुन एभिडाइसीको प्रिन्सिपल, वी हेभ अल्सो एप्लाइड द्याट रुल अफ लका यो के भन्छ समानताको हक अन्तर्गत त्यो कुरा हामीले उल्लेख गरेका छौँ भनेदेखि हामी कहाँ अर्को के पनि छ त भन्दा यो के अरे शक्तिको तीनटा अङ्गमा विभाजन र तिनीहरूका बिचमा सम्बन्ध चाहिँ सन्तुलन र नियन्त्रणको सिद्धान्तमा आधारित शक्ति सन्तुलन र नियन्त्रणको व्यवस्था पनि हामीले अवलम्बन गरेका छौँ। र हाम्रो सरकार कसरी बन्छ अनि कुन कुन अङ्गको अधिकार के हुन्छ, त्यसको प्रयोग कसरी हुन्छ, यो सबै कुरा कन्स्टिट्युसन हेज डिफाइन्ड, ल मेकिङ प्रोसेस पनि डिफाइन छ, क्याबिनेट फर्मेसन प्रोसेस पनि डिफाइन छ, पार्लियामेन्ट फर्मेसनको प्रोसेस पनि डिफाइन छ, कर सङ्कलन गर्ने, खर्च गर्ने, कानुन बनाएर कानुन बमोजिम गर्नुपर्छ भन्ने कुराको पनि सुनिश्चितता गरेको छ। त्यसैले गर्दाखेरि कन्सेप्ट अफ जुन लिमिटेड गभर्मेन्ट हो नि, सीमित सरकारको अवधारणा पनि हाम्रो संविधानले के गरेको छ अवलम्बन गरेको अवस्था छ। र कन्स्टिट्युसनलिजमको इम्प्लिमेन्टेसनका निमित्त इन्डिपेन्डेन्ट र प्रोफेसनल जुडिसियरी चाहिन्छ, माथि क्यारेक्टरिस्टिक्समा पनि त्यो लेख्नुपर्छ, स्वतन्त्र र व्यावसायिक यो के हुनु पर्यो न्यायालय हुनु पर्यो, हामी कहाँ चाहिँ स्वतन्त्र र व्यावसायिक न्यायालयको व्यवस्था गरिएको छ। त्यसैले इन्डिपेन्डेन्ट कम्पिटेन्ट एन्ड प्रोफेसनल जुडिसियरी, यसको कुरा पनि हाम्रो संविधानले नै सुनिश्चितता गरेको छ। तर अब यो कन्स्टिट्युसनलिजम भनेको केसँग तुलना गरेर हेरिन्छ त भन्दा कन्स्टिट्युसनल सुप्रिमेसी अरू पार्लियामेन्ट्री सुप्रिमेसी भनेर भनिन्छ। फेरि कन्स्टिट्युसनलिजममा पार्लियामेन्ट हुँदैन वा पार्लियामेन्टको रोल हुँदैन, महत्त्वपूर्ण हुँदैन। कतिले अर्को ग्रुपमा यो पार्लियामेन्टको सिस्टम भनेको के अरे पार्लियामेन्ट्री सुप्रिमेसी हुन्छ भनेर लेखिराखेको देखा थिएँ, अनि त्यो गलत हो। पार्लियामेन्ट्री सिस्टम हुँदैन, पार्लियामेन्ट्री सुप्रिमेसी हुन्छ भन्ने छैन। जुन ठाउँमा पार्लियामेन्टको डिसिजन चाहिँ अन्तिम डिसिजन हुन्छ, पार्लियामेन्ट अल पावरफुल हुन्छ भने त्यो चाहिँ पार्लियामेन्ट्री सुप्रिमेसी हो, जस्तो बेलायतमा भन्यो भने होइन। तर पार्लियामेन्ट्री सिस्टममै पनि नेपाल चाहिँ भनेको के हो, कन्स्टिट्युसनल सुप्रिमेसी भएको पार्लियामेन्ट्री सिस्टम हो। किनभने संविधानले प्रश्न, संविधान देशको मूल कानुन हो, योसँग बाजिने गरेर पार्लियामेन्टले पनि कानुन बनाउन सक्दैन। पार्लियामेन्टले बनायो भने जुडिसियरीले त्यसलाई घोषित गरिदिन्छ होइन। त्यसैले गर्दा चाहिँ यो हामी कहाँ कन्स्टिट्युसनल सुप्रिमेसी छ, त्यो पार्लियामेन्ट्री सिस्टम भए पनि पार्लियामेन्ट्री सुप्रिमेसी होइन। तर कहिलेकाहीँ के झुकिन्छ त भन्दा पार्लियामेन्ट जो पार्लियामेन्ट्री हियरिङ फर अपोइन्टिङ दि जज इन सुप्रिम कोर्ट, सर्वोच्च अदालतको प्रधान न्यायाधीश र अरू न्यायाधीशलाई नियुक्ति गर्ने बेलामा संसदले संसदीय सुनवाई गर्छ। त्यो हेर्दा त त्योभन्दा इन्डिपेन्डेन्ट जुडिसियरीभन्दा माथि हो कि जस्तो लाग्छ, तर त्यो होइन। हामीले चाहिँ यो पार्लियामेन्ट्री सिस्टम अन्तर्गत चेक एन्ड ब्यालेन्स अवलम्बन गर्दा गर्दै पनि विगतको अस्थिरतालाई ध्यानमा राखेर यस्ता यो पार्लियामेन्ट्री हियरिङ अनि त्यसपछि पार्लियामेन्ट डिजल्भ गर्न नसक्ने, प्रधानमन्त्री विरुद्ध 2 वर्ष अविश्वास प्रस्ताव ल्याउन नसक्ने प्रोभिजनहरू गरेको मात्रै हो हाम्रो आफ्नो सहजताका निमित्त। तर हाम्रो चाहिँ के हो त भन्दा कन्स्टिट्युसनल सुप्रिमेसी नै हो। यसरी हामी कहाँ कन्स्टिट्युसनलिजमका क्यारेक्टरिस्टिक्स चाहिँ संविधानले अनुसरण गरेको अवस्था छ। हामी संविधानवादको मान्यताबाट शासनलाई निर्देशित गर्ने पद्धतिमै छौँ। अब त्यसपछि कन्स्टिट्युसनको हिस्ट्री, तपाईँका संवैधानिक विकास क्रम र नेपालको वर्तमान संविधान अन्तर्गत विशेषता यो निर्देशक सिद्धान्त नीतिहरू भन्ने क्रमशः आउँछ। सबभन्दा पहिला लेट्स टक लिटल बिट अबाउट कन्स्टिट्युसन, संविधान के हो त भन्ने कुरा गरौँ। संविधान भनेको अघि नै भनिहाले देशको मूल कानुन है, संविधान देशको मूल कानुन हो। इट इज द सुप्रिम ल अफ द कन्ट्री, अल अदर्स ल आर बेस्ड अन द कन्स्टिट्युसन, दे कान्ट गो अगेन्स्ट दि लेटर एन्ड स्पिरिट अफ द कन्स्टिट्युसन। संविधानहरूको भाषामा भन्दाखेरि मुलुकको सञ्चालन गर्नका निमित्त आवश्यक पर्ने संरचना, प्रक्रिया र प्रणालीलाई परिभाषित गर्ने दस्तावेज हो। इट इज ए गाइडिङ डकुमेन्ट टु दि गभर्नेन्स सिस्टम अफ ए कन्ट्री by defining the structure of governance, process of governance and system of governance. शासनको संरचना, शासनको प्रक्रिया, विधि र शासनको प्रणालीलाई परिभाषित गर्ने दस्तावेज हो। त्यसमा के के पर्छ, हामीले शासन प्रणालीभित्रका अवयवहरू पढिसक्यौँ। राज्यको स्वरूप संविधानले डिफाइन गर्छ, शासकीय स्वरूप डिफाइन गर्छ, दलीय पद्धति डिफाइन गर्छ, निर्वाचन प्रणाली डिफाइन गर्छ, प्रशासनिक संरचना डिफाइन गर्छ, शासनका पात्र तिनको भूमिकालाई डिफाइन गर्छ, परराष्ट्र सम्बन्धको परिभाषित गर्छ होइन। यी सबै कुरा निर्वाचन प्रणाली, यी सबै कुरा चाहिँ कन्स्टिट्युसनले डिफाइन गर्छ। त्यसैले संविधान राज्यको शासनको संरचना, शासनको प्रक्रिया र प्रणालीलाई परिभाषित गर्ने दस्तावेज हो र समग्र मुलुकको शासन प्रणालीलाई दिशानिर्देश गर्ने दस्तावेज हो। इट इज ए गाइडिङ डकुमेन्ट टु गाइड दि गभर्नेन्स सिस्टम, टोटल गभर्नेन्स सिस्टम, होल गभर्नेन्स सिस्टम इन ए कन्ट्री है। अब त्यसो भनिराखेपछि नेपालको संवैधानिक विकास क्रम भन्ने हो भनेदेखि चाहिँ खास गरिकन 2004 सालबाट संवैधानिक विकास क्रमको प्रारम्भ भएको मानिन्छ। नेपालमा अहिलेसम्म चाहिँ विभिन्न 7 वटा संविधान कार्यान्वयनमा आइसकेका छन्। सबभन्दा पहिला यो 2004 सालमा नेपाल सरकार वैधानिक कानुन 2004 घोषणा भयो। अब यसमा एउटा क्वेसन के आउँछ त भन्दाखेरि संवैधानिक विकास क्रमको यहाँ अवलोकन गर्दै भनेर मैले अस्ति नै पनि यो राइटिङको पढाउँदा भन्ने एकदमै च्यालेन्जिङ क्वेसन हो। अब यसमा डिटेलमा जानु पर्दैन, खालि के भन्नु पर्यो, नेपालको पहिलो संविधान मानिने नेपाल सरकार वैधानिक कानुन 2004 के का आधारमा जज गर्नु पर्यो भन्दा एउटा प्रोसेसका प्रक्रियाका आधारमा, अर्को चाहिँ कन्टेन्ट त्यो भित्रको विषयवस्तुको आधारमा, अर्को चाहिँ इम्प्लिमेन्टेबिलिटी त्यसको कार्यान्वयन योग्यताका आधारमा हेर्नु पर्यो। त्यो तिनवटा लेन्सले हेर्दाखेरि नेपाल सरकार वैधानिक कानुन 2004 प्रक्रियाका हिसाबले राणा प्रधानमन्त्रीले जारी गरेको थियो, त्यसैले यो भ्यालिड थिएन, स्वीकार्य थिएन। त्यसपछि कन्टेन्टका हिसाबले यसमा लोकतन्त्र, मानव अधिकार, जनताका हक, स्वतन्त्रता, बहुदलीय प्रतिस्पर्धा यस्ता आधारभूत कुराहरू यसले समेटेको थिएन, त्यसैले लोकतान्त्रिक मूल्य मान्यतामा पनि यो कमजोर थियो। इम्प्लिमेन्टेबिलिटीको कुरा गर्दा यो कार्यान्वयनमै आएन। त्यसपछि राजनीतिक क्रान्तिपछि 2007 सालमा विधानसभाबाट संविधान जारी गर्ने उद्देश्यका साथ नेपाल सरकार के भन्छ अन्तरिम के अरे नेपालको अन्तरिम शासन विधान, नेपालको अन्तरिम शासन विधान 2007 जारी भयो र नेपालको अन्तरिम शासन विधान 2007 र 2015 सालमा विधानसभाको चुनाव त्यति बेलासम्म पनि हुन नसकेपछि आयोगबाट मस्यौदा प्राप्त गरी राजाले घोषणा गरेको नेपालको संविधान, नेपाल अधिराज्यको संविधान 2015, यी दुईटै प्रक्रियाका हिसाबले शासकद्वारा घोषित अनि कन्टेन्टका हिसाबले चाहिँ प्रजातन्त्रका आधारभूत मूल्य मान्यतालाई समेटेको र इम्प्लिमेन्टेबिलिटीका हिसाबले राजामा विशेष अधिकार हुँदा कुनै पनि बेला दुर्घटनामा पर्न सक्ने, जोखिममा पर्न सक्ने संविधानका रूपमा कार्यान्वयनमा आएका थिए। राजामा भएको त्यही विशेष अधिकारलाई प्रयोग गर्दै राजाले 2017 सालमा पञ्चायती व्यवस्था लागू गरे र त्यसलाई वैधानिकता दिन 2019 सालमा नेपाल अधिराज्यको नेपालको संविधान 2019 जारी गरे। नेपालको संविधान 2019 चाहिँ लोकतान्त्रिक मूल्य मान्यताको दृष्टिकोणबाट प्रक्रियाको हिसाबले राजाले जारी गरेको थियो। इट वाज पुअर, पिपुलको पार्टिसिपेसन, पिपुलको के भन्छ कन्सेन्सस त्यसमा थिएन, कन्सेन्ट थिएन। अनि कन्टेन्टका हिसाबले त्यसमा नागरिकका मानव अधिकार, मौलिक हक, आधारभूत हक अधिकारहरू, स्वतन्त्रता यिनीहरूमाथि अङ्कुश लगाइएको थियो र राजनीतिक दलमाथि प्रतिबन्ध लगाइएको थियो। समाजको बहुलतालाई आत्मसात गरिएको थिएन, एकल राष्ट्रियता निर्माणको गलत रणनीति अवलम्बन गरिएको थियो। त्यसैले कन्टेन्टका हिसाबले देयर वर न्युमरस विकनेसेस फ्रम द पर्सपेक्टिभ अफ कन्स्टिट्युसनलिजम एन्ड डेमोक्रेटिक गभर्नेन्स सिस्टमका हिसाबले त्यो कमजोर थियो कन्टेन्ट। अनि त्यसपछि इम्प्लिमेन्टेबिलिटी चाहिँ दरिलो निरङ्कुश किसिमको राज्य वा शासकले त्यसलाई फोर्सफुल्ली इम्प्लिमेन्टेसनमा ल्यायो तर देयर वाज लट अफ डिससाटिस्फ्याक्सन। राजनीतिक दलहरू सशस्त्र विद्रोहमा गए, युवाहरूले त्यसको विरोध गरिरहे होइन र त्यसको पिपुलले पनि वेल वर्न गर्ने अवस्था रहेन। त्यो कारणले गर्दाखेरि दोस्रो जनआन्दोलनले यो 19 सालको संविधानलाई प्रतिस्थापन गर्दै नेपाल अधिराज्यको संविधान 2047 जारी गर्यो। यो राजा र राजनीतिक दलहरू बिचको सहमति वा सम्झौता भनौँ न, सहमति नभनौँ सम्झौताको दस्तावेज थियो। त्यसैले यसमा राजनीतिक दलहरूले जनताको प्रतिनिधित्व गर्छन् भन्ने विश्वास गर्ने हो भने केही हदसम्म जनताको सहभागिता थियो यसमा भनेर भन्न सकिन्छ। तर राजाको सँगको सम्झौताका रूपमा आएकोले प्रक्रियाका हिसाबले यो पूर्ण भ्यालिड नभए पनि बेटर देन प्रिभियस कन्स्टिट्युसन, पहिलाका भन्दा बढी जनताको स्वामित्व, जनताको संलग्नताको सन्निकट रहेको संविधान चाहिँ थियो। अब कन्टेन्टका हिसाबले प्रजातन्त्र र संविधानवादका सबैजसो प्राय जसो मूल्य मान्यताहरूलाई यसले आत्मसात गरेको थियो। मानिक मताधिकार, आधुनिक निर्वाचन, शक्ति पृथकरण र सन्तुलन र नियन्त्रण, मानव अधिकार, मौलिक हक होइन अनि बहुदलीय प्रतिस्पर्धा, यी कुराहरू के गरेको थियो यसले आत्मसात गरेको थियो। भले यसमा पनि विकनेसेसहरू थिए, के विकनेसेस थिए त भन्दाखेरि यसले पनि पञ्चायतकालीन एकल राष्ट्रियता निर्माणको रणनीतिलाई नै निरन्तरता दियो, समाजको विविधतालाई रेकग्निजन दिएन र समावेशीकरण जस्ता कुराहरूको अवलम्बन गरेन, विविधता व्यवस्थापनलाई ध्यान दिएन। दोस्रो चाहिँ यो संविधानले राजासँग सम्झौता गर्ने क्रममा आधारभूत शासकीय विधिहरू तौर तरिकाहरूलाई असंशोधनीय बनाइदियो, जस्तो हिन्दू अधिराज्य, बहुदलीय प्रतिस्पर्धा, धर्म के अरे हिन्दू के भन्छ संवैधानिक राजतन्त्र जस्ता कुराहरू जुन थिए तिनीहरू चाहिँ संशोधनै हुँदैन रे भन्थ्यो। द्याट मेड दि कन्स्टिट्युसन अफ 2047 भेरी रिजिड है, त्यो कठोर बनाइदियो र त्यसको त्यो जनताले नचाहनाका बखत आन्दोलन गरेर संविधान खारेज गर्नुको विकल्प रहेन। त्यही कारणले गर्दाखेरि चाहिँ दोस्रो जनआन्दोलन भयो त्यो बिचमा माओवादी द्वन्द भयो, दोस्रो जनआन्दोलन भयो, जसले 47 सालको संविधानलाई प्रतिस्थापन गर्दै अन्तरिम संविधान 2063 जारी गर्यो। अन्तरिम संविधान 2063 प्रान्तिक दलका प्रतिनिधिहरू सर्वदलीय प्रतिनिधित्व सहितको समितिले, विज्ञहरूको समितिले मस्यौदा गरेको थियो र यो प्रान्तिक सहमतिको दस्तावेज थियो। त्यसैले अघिल्ला सबै संविधान भन्दा जनताको भोइस र जनताको संलग्नताका हिसाबले यो बेटर चाहिँ थियो, तर दिस वाज नट पर्फेक्ट बिकज पिपल वेयर नट डाइरेक्टली इन्भल्भ इन द्याट। र अर्को यो चाहिँ के थियो भन्दा इट वाज ए डकुमेन्ट अफ पोलिटिकल कन्सेन्सस, यो राजनीतिक सहमतिको दस्तावेज थियो। त्यहाँ बसे, छलफल गरे सबै दलका प्रतिनिधिहरूले र यसो गरौँ भनेर सहमतिमा। त्यसैले दि इन्टरिम कन्स्टिट्युसन वाज मोर पोलिटिकल डकुमेन्ट लिगल डकुमेन्ट है, यो राजनीतिक दस्तावेज थियो। यसमा धेरै नमिल्दा कुराहरू थिए। यसले के भन्थ्यो, पार्लियामेन्टको निर्णय सर्वसहमतिले सकेसम्म सहमतिमा आधारित गर्नुपर्छ भन्ने थियो, भएन भने मात्रै भोटिङमा जानुपर्छ भन्ने थियो। त्यसपछि गएर यो चाहिँ के अरे क्याबिनेटको डिसिजन पनि यो दलहरूले, त्यहाँ प्रतिनिधित्व गर्ने दलहरूले सहमतिमा गर्नुपर्छ भने, जुन हुँदै हुँदैन, डेमोक्रेसी भनेको मेजोरिटी सिस्टम हो होइन, सहमति सर्वसहमति भन्ने कुरा हुँदैन। त्यसैले यो चाहिँ दलहरूको सहमतिको दस्तावेज भएको कारणले गर्दाखेरि यसमा संविधानमा हुनुपर्ने आधारभूत चरित्रहरूमा धेरै कम्प्रोमाइज पनि गरिएको थियो, तर त्यो संविधानले नेपाली जनतालाई प्रत्यक्ष प्रभाव पार्ने केही यस्ता उपलब्धिहरू थियो जसले नेपालको राजनीतिक र संवैधानिक विकास क्रममा इतिहासको कोसे ढुङ्गा स्थापना गर्न सफल भयो। त्यसमध्ये सामाजिक समावेशीकरण, आरक्षण सकारात्मक विभेद, बहुराष्ट्रियताको स्वीकार्यता होइन, राज्यको पुनर्संरचना विगतको एकात्मक केन्द्रीकृत राज्य व्यवस्थाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक लोकतान्त्रिक राज्य व्यवस्थामा जाने भन्ने उद्घोष त्यसले गर्यो भने हामीले पछि पुनर्संरचना गऱ्यौँ होइन, र बिचमा एमेन्डमेन्ट गरेर 240 वर्षभन्दा लामो अवधिदेखि शासन गर्दै आएको राज संस्थाको अन्त्य गर्ने काम पनि त्यही कन्स्टिट्युसनले गर्यो। मेजर अचिभमेन्टहरू अहिले हामीले जुन उपयोग गरिरहेका छौँ त्यो चाहिँ त्यो संविधानले ल्याएर आएको थियो। त्यसैले बहुराष्ट्रियता, धर्मनिरपेक्षता जस्ता कुराको स्वीकारोक्ति र त्यसपछि समावेशीकरणको नीति चाहिँ इट वाज सो इम्पोर्टेन्ट माइल स्टोन इन द प्लेस पोलिटिकल डेभलपमेन्ट हिस्ट्री अर हिस्ट्री अफ कन्स्टिट्युसनल डेभलपमेन्ट द्याट ब्रट डाइरेक्ट इम्प्याक्ट इन द लाइफ अफ अल नेपाली पिपुल। यी चाहिँ ज्यादै महत्त्वपूर्ण उपलब्धि थिए। र त्यो अन्तरिम संविधान बमोजिम संविधान सभाबाट नेपालले नयाँ संविधान बनाउने प्रयास गर्यो। पहिलो संविधान सभा असफल रह्यो र दोस्रो संविधान सभाले 2072 असोज 3 गते नेपालको संविधान जारी गर्यो। यसमा नेपालको संविधान 2072 भन्नु हुँदैन, नेपालको संविधान मात्रै त्यसको नाम हो। नेपालको संविधान भनेपछि बुझिहालिन्छ। योभन्दा अगाडि सबैको डेट थियो संविधानको, किन डेट थियो त भन्दा अर्को डेटमा अर्को संविधान जन्मिन्छ भन्ने परिकल्पना थियो, त्यसैले डेट राखेको, कहिलेको संविधान भनेर डेट राखेको। अब अर्को संविधान हामीलाई चाहिँदैन, जे जे संशोधन गर्नुपर्ने हो, राष्ट्रिय स्वाधीनता, अखण्डता, राष्ट्रिय हित, सार्वभौम सत्ता, यी कुरामा प्रतिकूल असर नपर्ने गरी अरू सबै कुरा हामीले के गर्न सक्छौँ, संशोधन गर्न सक्छौँ। त्यसैले वी सुड नट डु एनी काइन्ड अफ रिभोल्युसन, वी सुड नट रिप्लेस दिस कन्स्टिट्युसन विथ द न्यू कन्स्टिट्युसन विथ न्यू डेट अफ बर्थ। अब यही संविधान निरन्तर रहिरहन्छ, त्यसैले वी डोन्ट निड एनी डेट अफ बर्थ, डेट अफ कन्स्टिट्युसन। त्यसैले नेपालको संविधान 2072 जारी भयो। त्यसपछि अब अहिले हामी चाहिँ सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको के अरे कार्यान्वयनमा छौँ र शासन प्रणालीको कार्यान्वयनको चरणमा छौँ। यसपछि यो संवैधानिक विकास क्रम हो, संवैधानिक विकास क्रमलाई यसरी क्रिटिकल्ली हेर्नुपर्छ, मुद्दा मुद्दामा लेख्ने होइन कि एउटा संविधान दुई लाइनको एउटा प्याराग्राफ मैले एनाउन्समा दिएको छु, सक्नुहुन्छ त्यो पढेर बुझेर लेख्नुहोस्, होइन भने घोक्नुहोस् होइन। यो जाँचमा आउँदा टाइम म्यानेज गर्न नसक्ने एउटा टपिक हो यो सिंहावलोकन संवैधानिक विकास क्रम। अब धेरै जसो जाँचमा नेपालको वर्तमान संविधानको विशेषता लेख्नुहोस् भनेर आउँछ कि, अब विशेषता भन्यो भने हामीले के गर्छौँ त भन्दा अफन सामान्य कुरा पहिलेदेखि रिपिट हुँदै आएका कुरा लेख्छौँ। विशेषता भनेको दिस इज युनिकनेस इन यु, तपाईँको विशेषता के हो, खास विशेषता के हो भन्दा अरूको भन्दा फरकको हुनु पऱ्यो, अनि विशेषता हो, त्यसै विशेषता हुँदैन। युनिक ट्रेट्स, युनिक क्यारेक्टरिस्टिक्स है, युनिक नेचर चाहिँ विशेषता हो। त्यसैले हामीले संविधानको विशेषता लेख्दाखेरि मैले धेरैवटा लेख्दा छु, तर त्यो जुन अर्डरमा लेख्दा छु द्याट्स भेरी गुड. पहिलेको एकदेखि दससम्मको दसवटासम्म लेख्न सके भइहाल्छ तपाईँले. त्यसैले विशेषता लेख्दा यो संविधानको एक नम्बर विशेषता लेख्ने भनेको चाहिँ जनताको सहभागितामा जनताद्वारा जनप्रतिनिधिद्वारा घोषित संविधानद्वारा संविधान सभाद्वारा निर्मित पहिलो संविधान. यो चाहिँ गणतन्त्रात्मक शासन व्यवस्थाको अवलम्बन गरेको छ, यानि कि राजतन्त्रको अन्त्य गर्ने गणतन्त्र, एकात्मक राज्य व्यवस्थाको अन्त्य गर्दै संघीय विकेन्द्रीकृत शासन प्रणालीको अवलम्बन यसले गरेको छ. त्यसपछि यो संविधानको अर्को एउटा मेजर विशेषता के हो त भन्दाखेरि हामीले यो संविधान मार्फत धर्मनिरपेक्षता होइन, यो धर्मनिरपेक्षता र भाषिक तथा के भयो किन ओके जानु के अरे भाषिक तथा सांस्कृतिक विविधता बहुलता जुन छ नि, धर्मनिरपेक्षता र भाषिक सांस्कृतिक बहुलता तथा विविधता जुन हो त्यसको अवलम्बन हामीले गरेका छौँ. त्यसपछि जनमत सङ्ग्रहको व्यवस्था यसमा गरेका छौँ होइन, अनि त्यसपछि गएर हाम्रो संविधानमा अहिले थपिएको कुरा, नयाँ आएको कुरा भनेको ना राज्य र नागरिक दुइटैको जिम्मेवारी र कर्तव्य डिफाइन गरिएको छ है. पिपुलको पनि जिम्मेवारी कर्तव्य डिफाइन गरिएको छ, स्टेटको पनि दायित्व डिफाइन गरिएको छ, र त्यसपछि हामीले वी हेभ अल्सो इन्क्लुडेड डेभलपमेन्टल राइट एज फन्डामेन्टल राइट एन्ड एक्सपान्डेड दि नम्बर अफ फन्डामेन्टल राइट. यो विकासात्मक अधिकारलाई पनि हामीले मौलिक हकका रूपमा समावेश गरेर मौलिक हकको विस्तार गरेका छौँ, मौलिक हकको विस्तार गरेका छौँ. सो समानुपातिक समावेशी सिद्धान्त संविधानको मूल मर्मका रूपमा अवलम्बन गरेका छौँ. समानुपातिक समावेशी सिद्धान्त, आरक्षण, सकारात्मक विभेद जस्ता विधि र समानुपातिक प्रतिनिधित्व प्रणाली सहितको मिश्रित निर्वाचन प्रणालीको अवलम्बन गरेका छौँ. नेपाली नागरिकले यो संघीय संरचनाभित्र प्रदेशको पहिचान सहितको अथवा प्रदेश खुल्ने गरिकन एकल नागरिकता प्राप्त गर्ने व्यवस्था छ. न्यायिक प्रणाली चाहिँ एकल न्यायिक प्रणाली केन्द्रीकृत युनिटरी जुडिसियरी सिस्टमको अभ्यास हामीले गरेका छौँ. यी चाहिँ मूलभूत विशेषता हुन् अब यसमा अरू चाहिँ तपाईँले सम्झेसम्म थप्न सक्नुहुन्छ. यसरी वर्तमान संविधानका विशेषताहरू चाहिँ यिनीहरू भए. त्यसपछि यो सबै काँसिएर के आउँछ त भन्दाखेरि यो के अरे अलिकति कमजोरी सम्जोरी छ, म त्यसको व्याख्या गर्दिनँ, तपाईँको जाँचमा आइहाल्छ कि भने हेर्नु पर्छ तपाईँले. तर अब यसले चाहिँ कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका होइन भनेर राखेको छ. ती बिचको अन्तर सम्बन्ध भनेको चाहिँ चेकन नारायणको च्याप्टरमा हामीले पढ्छौँ, त्यो त्यही एउटा पढे जहाँ पनि पुगिहाल्छ. तर यसमा चाहिँ कार्यपालिका के, व्यवस्थापिका के, न्यायपालिका के, त्यसले के काम गर्छ भन्ने कुरा चाहिँ थाहा पाउनुपर्छ. फङ्सन अफ लेजिस्लेटिभ, फङ्सन अफ जुडिसियरी होइन, फङ्सन अफ एक्जिक्युटिभ थाहा पाउनुपर्ने हुन्छ. र राज्य शक्ति तिनवटा प्रकृतिको हुन्छ, एउटा कानुन बनाउने, अर्को कानुनको कार्यान्वयन पालना गर्ने गराउने होइन, अर्को चाहिँ त्यसको व्याख्या गर्ने. सो त्यो कानुन बनाउने अङ्ग के अरे शक्तिलाई प्रयोग गर्ने अङ्गलाई हामी के भन्छौँ, लेजिस्लेटिभ, यानि कि यो विधायिका भनेर भन्छौँ, व्यवस्थापिका भनेर भन्छौँ, हामीले संसद भनेका छौँ होइन. संसद यहाँ सङ्घमा सङ्घीय संसद, प्रदेश सभा, स्थानीय सभा भनेर भनेका छौँ हो. त्यसले चाहिँ लेजिस्लेटिभ पावरको प्रयोग गर्छ, र त्यो लेजिस्लेटिभ पावर प्रयोग गर्ने विधायिकाको फङ्सन चाहिँ के हुन्छ त भन्दाखेरि, पहिलो त यसले ऐन कानुन बनाउने हो, कानुन बनाउने काम गर्छ है, कानुन बनाऊ वा ऐन बनाउने काम गर्छ. अनि त्यसपछि दोस्रोमा चाहिँ संसदले के गर्छ त भन्दाखेरि, सरकारको बजेटको अनुमोदन गरिदिन्छ. बजेट अनुमोदन गरेन भनेदेखि खर्च गर्न पाइँदैन. सरकारको बजेटको अनुमोदन गर्छ, एप्रुभल अफ बजेट अफ गभर्मेन्ट. अर्को यसले के गर्छ त भन्दा, इन्फर्म्स दि क्याबिनेट, कार्यकारी अङ्गको गठन पनि यसले गर्छ होइन, सरकार गठन गर्छ पार्लियामेन्ट्री नै, लेजिस्लेटिभले. अनि अर्को के गर्छ त भन्दाखेरि, इट मेन्टेन्स दि कन्ट्रोल एन्ड चेक टु एक्जिक्युटिभ फ्रम मिसयुजिङ इट्स पावर एन्ड रिसोर्सेस. कार्यकारीले यसको शक्ति र स्रोतको दुरुपयोग नगरोस् भन्नका लागि कार्यपालिकामाथि यसले के गर्छ, नियन्त्रण र सन्तुलन कायम गर्छ र यसले अर्को के पनि गर्छ त भन्दाखेरि प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव 2 वर्ष पुरा गरेपछि यदि ऊ जनताको हित अनुकूल काम गरेन भने लगाएर सरकार फेर्न सक्ने भूमिका पनि अथवा फङ्सन पनि के को हुन्छ पार्लियामेन्टको. अर्को पार्लियामेन्ट्री हियरिङ कन्स्टिट्युसनल अपोइन्टमेन्टमा ती सिफारिस परेका संवैधानिक के अरे परिषदबाट सिफारिस गरेका व्यक्तिहरूको संसदीय सुनवाई पनि गर्छ, सरकारका नीति कार्यक्रम कार्यान्वयनको अवस्थाको अनुगमन गर्छ, निर्देशन दिन्छ होइन, र उसलाई निर्णय गरेर परिपत्र निर्देशन दिने र त्यसको फलोअप गर्ने काम पनि पार्लियामेन्टले गर्छ. र ऐन कानुन नियम बनाउँदा आवश्यकता अनुसार विज्ञहरूलाई बोलाउने, परामर्श लिने र उनीहरूको परामर्शका आधारमा ऐन नियमहरू पास गर्ने काम पनि यसले गर्छ. ऐन नियम नभनौँ, ऐनहरूको कानुनको निर्माण गर्ने क्रममा एक्सपर्ट्स कन्सल्टेसन गर्ने काम पनि यसले गर्छ. सो दिज आर द फङ्सन अफ पार्लियामेन्ट. हो भने अब एक्जिक्युटिभ भनेको चाहिँ पार्लियामेन्टले बनाएका लहरूलाई कार्यान्वयन गर्ने संयन्त्रलाई हामी के भन्छौँ, एक्जिक्युटिभ वा कार्यपालिका कार्यकारी भन्छौँ. र खास गरिकन राज्यको शासन व्यवस्था सञ्चालन नियन्त्रण रेखदेख र नियमन गर्ने जिम्मा चाहिँ कसको हुन्छ, कार्यपालिकाको हुन्छ है. सेवा प्रवाह गर्ने, विकास निर्माण गर्ने, अनि स्रोतको मोबिलाइजेसन गर्ने, अनि के भन्छ बजारको नियमन गर्ने, पूर्वाधार विकास गर्ने आदि सबै फङ्सन कसले गर्छ, कार्यपालिकाले गर्छ. त्यसैले कार्यपालिकाको पहिलो काम भनेको विधायिकाले बनाएका नीति नियमहरूको कार्यान्वयन गर्ने हो होइन. दोस्रो काम भनेको के हो त कार्यपालिकाको भन्दाखेरि चाहिँ मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने, जनतालाई अमन चाहिँ शान्ति सुव्यवस्था, अनि त्यसपछि सीमाको रक्षा होइन, सार्वभौम सत्ताको प्रवर्धन के अरे संरक्षण र सार्वजनिक सम्पत्तिको संरक्षण यो गर्ने काम पनि कार्यपालिकाले गर्छ. सार्वजनिक स्रोत सीमित सार्वजनिक स्रोतको कुशल वित्त व्यय र प्रभावकारी परिचालन गर्ने काम गर्छ. सामाजिक न्याय समानता समता पुनर्वितरण यो कायम गर्ने र सामाजिक सुरक्षा र संरक्षण कायम गर्ने काम पनि कसले गर्छ, कार्यपालिकाले गर्छ. त्यस्तै गरिकन निजी गैर सरकारी क्षेत्रसँग साझेदारी गरेर अर्थतन्त्र सेवा प्रवाह र विकासको कामलाई द्रुतता दिने तीव्रता दिने काम पनि कार्यपालिकाले नै गरिराखेका हुन्छ. भने यसले रेगुलेटरी फङ्सन पनि गर्छ, रेगुलेटिङ मार्केट, रेगुलेटिङ बिजनेसेस, इन्भाइरोमेन्ट, सोसाइटी यो काम पनि कसले गर्छ, कार्यपालिकाले गर्छ. न्याय निरूपण गर्ने चाहिँ न्यायपालिकाको काम हो, तर त्यसमा आवश्यक सहयोग गर्छ, पार्लियामेन्टलाई पनि सहयोग गर्छ, जनशक्ति रिसोर्सेस उपलब्ध गराएर. दिज आर द फङ्सन अफ एक्जिक्युटिभ है. कार्यपालिकाको चाहिँ यी कामहरू भयो भने न्यायपालिका भन्ने बित्तिकै हामीले के बुझ्नुपर्छ त भन्दाखेरि यो के अरे पार्लियामेन्टले बनाएका नियमहरूको वैधानिकता, संविधानसँगको सामञ्जस्यता, प्राकृतिक न्यायका सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन आदिसँगको सामञ्जस्यताको दृष्टिकोणमा जाँच पडताल गर्ने, अनुसन्धान गर्ने अथवा त्यसको लेखाजोखा गर्ने र त्योसँग मिल्छ मिल्दैन भनेर व्याख्या गर्ने काम कसले गर्छ, न्यायपालिकाले गर्छ. त्यसैले यसको काम भनेको चाहिँ इन्टरप्रेटिङ ल, कानुनको व्याख्या गर्ने काम हो. तर त्यो व्याख्या के का आधारमा गर्छ, देयर अलरेडी एक्जिस्ट कन्स्टिट्युसन, त्यो संविधानको लेटर एन्ड स्पिरिटसँग कानुन चाहिँ मेल खान्छ कि खाँदैन, त्यो प्रतिकूल छ कि छैन भनेर व्याख्या गर्ने एउटा भयो भने कहिले काहीँ अन्तर्राष्ट्रिय कानुनसँग अथवा कुन त्योसँग बाजिनु नहुने गरी बनाउनु पर्ने हदमा त्योसँग छ कि छैन भनेर कानुनी अस्पष्टता र कानुनको संवैधानिक सामञ्जस्यता जाँच्ने, कसीमा जाँच्ने काम त्यसले गर्छ. भने अर्को चाहिँ यो न्यायिक निरूपणका लागि आएका मुद्दाहरूको इन्भेस्टिगेसन गर्ने र निरूपण गर्ने, फैसला गर्ने काम पनि यसले गर्ने भयो. कार्यपालिकाले गरेका काम कारवाहीका विषयमा परेका जुरी मुद्दा आदिका विषयमा कार्यपालिकाको काम ठिक वा बेठिक भनेर निर्णय गर्ने काम, फैसला गर्ने काम पनि यसले गर्छ. र त्यस्तै गरिकन न्यायपालिकाले के पनि गर्छ त भन्दा कानुन नभएको अवस्थामा नजिर प्रतिपादन गर्ने काम पनि गर्छ. प्रेसिडेन्ट नजिर निर्माण गर्ने वा प्रतिपादन गर्ने काम पनि न्यायपालिकाले गर्छ. त्यस्तै गरेर यो न्यायपालिकाको अर्को फङ्सन चाहिँ के हुन्छ भनेदेखि कतिपय हदमा व्यवस्थापिका र कार्यपालिकालाई चेक एन्ड ब्यालेन्समा राख्ने काम पनि न्यायपालिका, त्यसमा पनि त्यो चेक एन्ड ब्यालेन्सको रोलमा पनि न्यायपालिका रहेको हुन्छ त्यो काम पनि. अर्को चाहिँ नागरिकका मौलिक हकहरूको कार्यान्वयन गर्न संरक्षण गर्नेहरूले विभिन्न रिट आदेशहरू जारी गर्छ, इमिडिएट ट्रिटमेन्ट त्यो उसँग विशेषाधिकार हुन्छ न्यायालयसँग, त्यसको प्रयोग गर्दै नागरिकका मौलिक हकहरूको कार्यान्वयनका लागि के गर्छ, रिट आदेशहरू जारी गर्छ। यस्ता खालका काम चाहिँ कसले गर्ने भयो, न्यायालयले गर्ने भयो। सो दिज आर द फङ्सन्स, कहिले काहीँ काम भनेर पनि आउँछ, त्यो पनि तपाईँले ख्याल गर्नु होला, ह्यान्डआउट्समा डिटेलमै लेखिदिएको छु। र अन्तर सम्बन्ध भनेर पनि आउँछ, हाम्रो चेक एन्ड ब्यालेन्सको रिलेसनको बारेमा हामीले फर्स्ट च्याप्टरमा पनि पढि नै सक्यौँ, त्यसको ह्यान्डआउट्समा पनि दिएको छ। र अर्को चाहिँ तपाईँको अब यो राज्यका निर्देशक सिद्धान्त र नीति भन्ने छ, होइन एउटा कतिको कन्फ्युजन चाहिँ मलाई सरकारको डेफिनेसन के हो, रेजिमको सरकार, सरकार भनेको चाहिँ सबै हो कुन, त तपाईँले इफ यु वान्ट टु अन्डरस्ट्यान्ड इन ए न्यारो पर्सपेक्टिभ देन एक्जिक्युटिभ इज गभर्मेन्ट, होइन, इफ यु वान्ट टु नो इन ए ब्रो अथवा इफ यु इन्टरप्रेट इट इन ए ब्रोडर देन तिनटै अङ्ग सरकार, सरकार भनेको चाहिँ अहिले हामीले बुझ्ने चाहिँ अब यहाँ पढिरहँदा चाहिँ एक्जिक्युटिभलाई विशेष गरी सरकार भनिन्छ, नेपाल सरकार भन्यो भने होइन, नेपाल सरकारको निर्णय, अब अदालतको निर्णय नेपाल सरकारको निर्णय हुँदैन, अदालतको फैसला हुन्छ, संसदको निर्णय अर्कै हुन्छ। त्यसैले यो सन्दर्भमा नेपाल सरकार भनेको मन्त्री परिषद हो, सर्वोच्च अदालतले पनि पहिला चाहिँ नेपाल सरकार भनेर मन्त्री सचिव कुनै अधिकारी छ भने पनि त्यो अनुसार नेपाल सरकार सहसचिव स्तर सचिव स्तर मन्त्री स्तरीय निर्णय भने त्यो, अहिले नेपाल सरकार भनेको चाहिँ मन्त्री परिषद हो, त्यो चाहिँ न्यारो कन्सेप्ट हो। तर गभर्मेन्ट भनेको आम नागरिकलाई सेवा सुविधा प्रवाह गर्नका लागि गरिने एरेन्जमेन्टको समष्टि, त्यसको नियम संरचना प्रणालीको समष्टि नै के हो, सरकार हो। त्यो कारणले गर्दा सरकार भनेको विधायिका पनि हो, न्यायालय पनि हो, त्यसपछि गएर कार्यपालिका पनि हो भनेर ब्रोडरमा बुझ्नुपर्छ। र अहिलेको आधुनिक सोचाइमा चाहिँ ब्रोड नै हो, तर कन्टेक्स्ट डिटरमाइन्स द मिनिङ, यहाँ चाहिँ फेरि सरकार भनेको त्यो कार्यपालिका भनेर बुझ्नुपर्ने हुन्छ, होइन। अब यहाँ तपाईँको मौलिक हक र के छ, ओके, मौलिक हक, राज्यका निर्देशक सिद्धान्त र नीतिहरू, अब यसमा धेरै कन्फ्युजन छ स्टुडेन्टहरूलाई, है, फन्डामेन्टल राइट के हुन्, राज्यका निर्देशक सिद्धान्त के हुन्, नीति के हुन् भन्ने कुरा, र जाँचमा पनि एउटा पोटेन्सियल क्वेसन हो, मौलिक हक र निर्देशक सिद्धान्त नीति बिचमा के फरक छ, होइन भनेर आउँछ। त्यसैले फन्डामेन्टल राइट्स भनेका के हुन् त भन्दा, दोज राइट्स दैट आर ग्यारेन्टेड बाई कन्स्टिट्युसन एन्ड इफ दे आर भायोलेटेड they do have treatment in the constitution itself which the people can immediately and directly receive. यो मौलिक हक भनेका संविधानले नै उल्लेख गरेका र संवैधानिक उपचारको व्यवस्था पनि त्यही गरिएका हकहरू चाहिँ के हुन्, मौलिक हकहरू हुन्, जसको उल्लङ्घन भएको अवस्थामा संविधानमा भएको न्यायालयको विशेष अधिकारलाई प्रयोग गर्दै विभिन्न रिट आदेशहरू मार्फत तत्कालै न्यायालयले के गर्छ, त्यसको उपचार गर्ने प्रोभिजन पनि कन्स्टिट्युसनमै गरिन्छ। त्यसैले संविधानले उल्लेख गरेका संवैधानिक उपचार सहितका हकहरूको समष्टिलाई हामी मौलिक हक भनेर भन्छौँ। यी नागरिकका आधारभूत हकहरू हुन् र यिनीहरू राज्य विरुद्धका नागरिकका हक हुन् भनेर भनिन्छ। त्यसैले यिनीहरूलाई निगेटिभ राइट्स भन्ने पनि चलन छ, र यिनीहरूको उल्लङ्घन राज्यले गर्छ गर्न सक्ने थ्रेट भएकोले राज्यलाई तिनीहरूको संरक्षणका लागि सजग गराउनका लागि विभिन्न प्रोभिजनहरू हुन्छन्, र यदि उल्लङ्घन गरेको व्यवस्थामा नागरिकले सिधै न्यायालयमा एक्सेस पाउँछ र न्यायालयले रिट मार्फत ती हकहरूलाई कार्यान्वयन गराउँछ। त्यस्ता हकलाई हामी मौलिक हक भनेर भन्छौँ। सो राज्य विरुद्धको भनेको के हो भने, देयर इज अलवेज थ्रेट, त्यसको भायोलेसन कसले गर्छ, राज्यले गर्छ, राज्यबाट थ्रेट भएकोले अगेन्स्ट द स्टेट राइट हो त्यो चाहिँ, होइन, उसले केही गरेन भने त्यसको उल्लङ्घन गर्नलाई केही गरेन भने त्यो स्वतः हुन्छ, जस्तो भयो वाक स्वतन्त्रता भन्ने छ, होइन। अब तपाईँले एउटा आर्टिकल लेख्नुभयो, कहिलेकाहीँ कान्तिपुरलाई मुद्दा पर्छ अथवा लेखकलाई मुद्दा पर्छ भन्यो भने उसले अभिव्यक्ति स्वतन्त्रतामाथि कसले हस्तक्षेप गर्यो, राज्यले गर्यो। तपाईँ शान्तिपूर्ण ढङ्गले भेला हुने अधिकार छ, भेला हुनुभयो, तपाईँलाई त्यहाँ चाहिँ भेला हुन दिएन, प्रतिबन्ध लगाइदियो भने तपाईँको नागरिक अधिकार, विचार फरक राख्न पाउने, राजनीतिक दल खोल्न पाउने अधिकार छ, खोल्नै दिएन, त्यो हनन भयो भने चाहिँ त्यसको अवरोधक चाहिँ को हुन्छ, स्टेट हुन्छ। त्यसैले दिज आर द राइट्स अगेन्स्ट द स्टेट, त्यसैले यसलाई निगेटिभ राइट भनेर त्यसरी पनि भनिन्छ, है। अब यो त्यसपछि राज्यका निर्देशक सिद्धान्त र नीति भनेका चाहिँ के हो त, दुइटै फरक हुनुहुन्न चाहिँ तर एउटै क्लस्टरमा राख्नुहुन्छ। सबभन्दा पहिला निर्देशक सिद्धान्त, निर्देशक सिद्धान्त भनेको चाहिँ राज्य दीर्घकालसम्म कुन दिशातर्फ अभिमुख हुने र कहाँ पुग्ने भनेर तय गरेका रणनैतिक दीर्घकालीन सोचहरूको समष्टि वा रणनैतिक दीर्घकालीन मार्गदर्शनहरूको समष्टिलाई हामी के भन्छौँ, राज्यका निर्देशक सिद्धान्त। वेयर द स्टेट विल रिच इन ए लङ टर्म प्रोसेस, वाट इज द लास्ट डेस्टिनेसन अथवा वाट इज द डेस्टिनेसन अफ द स्टेट, वेयर द पिपुल विल रिच आफ्टर इम्प्लिमेन्टिङ दोज गाइडिङ प्रिन्सिपल। त्यसैले कहाँ पुग्ने भनेर गन्तव्यको बाटो देखाउने, मार्गदर्शन गर्ने सिद्धान्तहरू चाहिँ राज्यका निर्देशक सिद्धान्तहरू हुन्छ। त्यसैले यिनीहरू ब्रोडर हुन्छन्, यिनीहरू ब्रोडर हुन्छन्, यिनीहरू स्ट्राटेजिक हुन्छन्, यिनीहरू भेरी लङ टर्म पिरियड पछि प्राप्त हुने हुन्छन्, इमिडिएटली अहिलेको अहिले हुने भन्ने छैन। र यस्ता सिद्धान्तहरू चाहिँ खास गरिकन राजनीतिक क्षेत्रका, आर्थिक क्षेत्रका, सामाजिक सांस्कृतिक क्षेत्रका र परराष्ट्र अथवा एक्सटर्नल सेक्टरका, राज्यभन्दा बाह्य क्षेत्रका गरिकन ब्रोडली चारवटा हुन्छन्। हाम्रो संविधानको धारा 50 एकदेखि 4 राजनीतिक उद्देश्य, आर्थिक उद्देश्य, सामाजिक उद्देश्य र परराष्ट्र सम्बन्ध भनेर यी चारवटा क्षेत्रका निर्देशक सिद्धान्तहरू डिफाइन गरेको छ। शासनका आयामहरू पनि यति नै हुन् होइन, एउटा पोलिटिकल डाइमेन्सन अफ गभर्नेन्स हुन्छ, हो त्यो राजनीतिक रूपले देश कहाँ डेमोक्रेटिक, पार्टिसिपेटरी, डिसेन्ट्रलाइज होइन, अनि व्यक्तिको स्वतन्त्रता, तिनवटा तहबिजको पारस्परिक सहयोग, यिनै छ एक के अरे 50-51 हेऱ्यो भने त्योका आधारमा लोकतान्त्रिक गणतन्त्र नेपाल अथवा यो पूर्ण प्रजातान्त्रिक स्टाटसमा पुग्ने भन्ने हो होइन। अनि त्यसपछि गएर दोस्रोमा चाहिँ आर्थिक अब्जेक्टिभमा चाहिँ खुल्ला उदार बजारमुखी प्रतिस्पर्धामा आधारित यो खालको अर्थतन्त्र, लिबरल डेमोक्रेटिक इकोनोमी तर समाजवाद उन्मुख भन्ने कुरा, यो चाहिँ आर्थिक उद्देश्यमा हो भनेदेखि अब सोसलमा चाहिँ समानता र न्यायमा आधारित आधुनिक समाजको स्थापना गर्नु होइन, त्यसका लागि जाति, भाषा, लिङ्ग, क्षेत्र यस्ता कुनै हिसाबले विभेदहरूको अन्त्य गर्नु, समानता र सह अस्तित्व यो कुराको सुनिश्चितता गर्नु होइन, र परराष्ट्र सम्बन्ध अन्तर्गत चाहिँ के भन्छ भने राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता, राष्ट्रिय हित प्रतिकूल हुने गरी सम्बन्ध नराख्नु, सार्वभौमिक समानताका आधारमा सम्बन्ध राख्नु र राष्ट्रिय के भन्छ आफ्नो डिग्निटी, आत्मसम्मान जुन हो त्यो आत्मसम्मानलाई उच्च तुल्याउने गरी सम्बन्ध राख्ने भनेर यी गाइडिङ प्रिन्सिपल, यी प्रिन्सिपलमा आधारित भएर परराष्ट्र सम्बन्ध निर्देशित हुन्छ, सामाजिक सांस्कृतिक विकास र रूपान्तरणका नीतिहरू निर्देशित हुन्छन्, आर्थिक नीतिहरू निर्देशित हुन्छन् र राज्यले अवलम्बन गर्ने राजनीतिक प्रणाली, प्रक्रिया र नीतिहरू अवलम्बन हुन्छन्। त्यसैले यिनीहरू चाहिँ एकदमै लङ टर्म गाइडिङ प्रिन्सिपल हुन्, के को राज्यलाई के गर्ने, दिशा निर्देश गर्ने मान्यताहरू, सिद्धान्तहरू हुन् गाइडिङ प्रिन्सिपल भनेको, यानि कि राज्यका निर्देशक सिद्धान्त भनेको। यस्ता राज्यका निर्देशक सिद्धान्त बाध्यकारी होइनन्, यिनीहरू देशको क्षमता अनुसार क्रमशः कार्यान्वयन गर्दै जाने हो। देश सक्षम हुँदै गयो, ती निर्देशक सिद्धान्तहरू मटेरियलाइज हुँदैनन्, ती आफै मटेरियलाइज हुँदैनन्, नीति, कार्यक्रम, बजेट होइन, ऐन कानुन आदिद्वारा क्रमशः मटेरियलाइज हुँदै जान्छन्। अनि त्यसपछि तर यिनीहरू विरुद्ध अदालतमा उजुरी लाग्दैन, अदालती विषय होइन, यी मुद्दा दायर गर्न पाइन्न, अदालतमा गएर उपचार पनि पाइन्न, मौलिक हक जस्तो उपचार पनि पाइन्न निर्देशक सिद्धान्तहरूमा। अब यी निर्देशक सिद्धान्तहरूमा केन्द्रित रहेर राज्यले परिकल्पना गरेका यो दूरदृष्टि सोच प्राप्त गर्न कस्ता नीति लिने भनेर डिफाइन गरेका नीतिहरूको समष्टिलाई चाहिँ हामी राज्यका नीति भन्छौँ। यस्ता नीतिहरू चाहिँ राज्यले क्षेत्रगत रूपमा डिफाइन गरेको हुन्छ होइन, विकासमा, परराष्ट्र सम्बन्धमा, वातावरण संरक्षणमा होइन, अथवा समावेशीकरणमा, सेवा प्रवाहमा, सुशासनमा के गर्ने भनेर विभिन्न एरियामा नीतिहरू डिफाइन गरेको हुन्छ। सो स्टेट पोलिसिज आर मोर रियालिस्टिक एन्ड मोर इम्प्लिमेन्टेबल एन्ड सुड बी फोकस्ड मोर वाइल मेकिङ अदर पोलिसिज एन्युअल्ली ओर पेरियोडिकल्ली। राज्यले वार्षिक रूपमा वा आवधिक रूपमा नीति बनाउँदा, कुनै निर्णय गर्दा, कुनै काम गर्दा, बजेट ल्याउँदा, कार्यक्रम ल्याउँदा ती राज्यका नीतिहरूलाई ध्यान दिनुपर्छ, किनभने नीति भनेको इट इज अ काइन्ड अफ के भने इथिक्स वा नॉर्म्स अफ स्टेट दैट इट शुड फॉलो व्हाइल इम्प्लिमेन्टिङ इट्स प्रोग्राम पॉलिसी प्लान त्यो बनाउँदा र कार्यान्वयन गर्दा धारण गर्नुपर्ने नियमहरू जस्तै हो नीति भनेको. त्यसैले निर्देशक सिद्धान्त एकदम धुमिल दीर्घकालीन रणनीतिक हुन्छ भने नीतिहरू मोर कङ्क्रिट क्लोजर टु इम्प्लिमेन्टेसन. एभ्री इयर कार्य के अरे नीति बजेट कार्यक्रम ल्याउँदाखेरि तिनमा आधारित भएर ल्याउने र क्रमशः कार्यान्वयन गर्दै जाने हुन्छ. तर गान्धीका निर्देशक सिद्धान्त र नीतिहरू दुइटै उस्तै प्रकृतिका हुन्. यिनीहरू नीति पनि बाध्यकारी होइनन्, निर्देशक सिद्धान्त पनि बाध्यकारी होइनन्. यो नीति भनेको त्यो कार्यान्वयन भएन भनेर अदालतमा मुद्दा हाल्न पाइँदैन, त्यसमा अदालती प्रोसेसले हस्तक्षेप पनि गर्दैन. ती नीतिहरू पनि राज्यको क्षमता अनुसार क्रमशः कार्यान्वयन हुँदै जान्छ. नेपालको संविधानको धारा 51 विभिन्न 13 समूहमा समूहीकृत गरेर न्युमरस पोलिसीहरू के गरिएको छ, डिफाइन गरिएको छ, नीतिहरू उल्लेख गरिएको छ. र हामीसँग यो नीतिको च्याप्टर अलिक बोझिलो, धेरै खाले नीतिहरू यसमा संविधानमै समावेश गरिएको अवस्था छ. अब यसरी भनिसकेपछि राज्यका निर्देशक सिद्धान्त र नीति अनि मौलिक मौलिक हक र निर्देशक सिद्धान्त तथा नीतिका बिचमा के फरक छ भन्ने क्वेसन पनि हुनसक्छ. मैले अघि नै भनिहालेँ कि फन्डामेन्टल कुराहरू चाहिँ अब यो मौलिक हक भनेको बाध्यकारी र अनुलङ्घनीय हुन्छ, यो राज्यले उल्लङ्घन गर्न पाउँदैन, यसको परिपालन गराउन राज्यको बाध्यकारी दायित्व हुन्छ. तर नीतिहरू चाहिँ बाध्यकारी र निर्देशक सिद्धान्त चाहिँ बाध्यकारी हुँदैनन्, क्षमता अनुसार क्रमशः कार्यान्वयन गर्दै जाने हो. मौलिक हक भनेको तत्काल कानुनी उपचार के अरे संवैधानिक उपचारको व्यवस्था हुन्छ इमिडिएटली उल्लङ्घन हुने बित्तिकै. तर नीति र निर्देशक सिद्धान्त अदालतमा प्रश्न उठाउन पाइँदैन, उपचारको व्यवस्था छैन. अनि राज्यको विरुद्ध नागरिकको अधिकार हुन् मौलिक हक, तर यो राज्यलाई निर्देशित गर्ने मार्गदर्शन मात्रै हो निर्देशक सिद्धान्त र नीति. यो राज्य विरुद्धको नागरिक अधिकारै चाहिँ होइन यिनीहरू. अनि त्यसपछि यिनीहरू नकारात्मक प्रकृतिका अधिकारहरू भनेको देयर इज अ चान्सेस अफ भायोलेसन एन्ड पिपुल सुड आस्क अगेन्स्ट द स्टेट, सरकारको विरुद्धमा त्यसको माग गर्नुपर्छ. त्यसले दे आर कल निगेटिभ टाइपोज अथवा नेचर अफ के अरे अधिकार होइन, अर्थात् त्यो राइट्स अधिकारहरूको. यिनीहरू चाहिँ सकारात्मक प्रकृतिका चाहिँ अधिकारहरू हुन्, अधिकार मान्ने हो भने सकारात्मक प्रकृतिका क्षमता अनुसार क्रमशः कार्यान्वयन गर्दै जाने. अर्को सरकारको स्वेच्छाचारितालाई नियन्त्रण गर्छन् मौलिक हकहरूले, गभर्मेन्टलाई स्वेच्छाचारी हुन दिँदैनन्. तर नीतिहरूले चाहिँ के गर्छन् त भन्दाखेरि यो राज्यको विकास समृद्धि र सुशासनलाई प्रवर्धन गर्छन् निर्देशक सिद्धान्त र नीतिले. यी न्यायिक पुनरावलोकनका आधार हुन्, यी चाहिँ फन्डामेन्टल राइट्स चाहिँ न्यायिक पुनरावलोकनको लागि योग्य हुँदैनन् निर्देशक सिद्धान्त र नीतिहरू जुडिसियल रिभ्यूका लागि. सो दिज आर द डिफरेन्सेस, यति कुरा हामीले थाहा पाउनु पर्ने हुन्छ. त अब यसमा सर हजुर अन्तर सम्बन्ध भनेको मौलिक हक र निर्देशक सिद्धान्त तथा नीति बिचको अन्तर सम्बन्ध भनेर आयो भने एउटा त त्यो सोध्न नमिल्ने क्वेसन हो, किनभने अलग कुराहरू हुन् होइन. तर आउँदाखेरि अन्तर सम्बन्ध कसरी देखाउन सकिन्छ भने मौलिक हक नागरिकले नागरिक भएका हैसियतले स्वतः प्राप्त गर्ने र संवैधानिक उपचार सहितका हक हुन्. निर्देशक सिद्धान्त र नीतिहरू भनेको पनि नागरिकको समृद्धि सुख प्रगति र विकासका निमित्त राज्यले व्यवस्था गरेका मार्गदर्शनहरू हुन्. त्यसैले मौलिक हकको कार्यान्वयन गरिरहँदा निर्देशक सिद्धान्त र नीतिको प्राप्तिमा योगदान पुगिरहेको हुन्छ. निर्देशक सिद्धान्त र नीति अनुरूपका राज्यको व्यवहार र कार्यक्रमहरू हुँदाखेरि मौलिक हक कार्यान्वयन गर्नमा पनि मद्दत पुगिरहेको हुन्छ एउटा. दोस्रो चाहिँ के हो भनेदेखि स्टेटको क्यापासिटी अन्तर्गत निर्देशक अनुरूप निर्देशक सिद्धान्त र नीति कार्यान्वयन गर्ने अदालतमा मुद्दा उठाउन नपाइने विषय उठान गर्न नपाइने भनिए तापनि इन्टरनेसनल प्र्याक्टिसेस के देखिन्छ भनेदेखि अदालतमा मुद्दा गएका पनि छन्, अदालतले व्याख्या गरेको पनि छ, तर फैसला गरेर यही गर भनेर चाहिँ निर्देशन दिन सक्दैन. खालि के गर्न सक्छ भने गभर्मेन्टलाई सचेत गराउन चाहिँ सक्छ. तिमीले निर्देशक सिद्धान्त र नीतिमा यसो भनेका थियौ, ल है के गरिराखेका छौ, त्यो त्यतातिर ध्यान दियो भनेर सजग गराउन चाहिँ सक्छ. त्यसैले अब राज्यले क्रमशः क्षमता विस्तारसँगै निर्देशक सिद्धान्त र नीतिलाई फन्डामेन्टल राइट्समा पनि ल्याउन सक्छ. किनभने फन्डामेन्टल राइट्स बेसिकली सिभिक पोलिटिकल एन्ड सोसियो कल्चरल इकोनोमिक राइट्सहरू त्यसमा खास गरी हुन्छन्. सबभन्दा पहिला सिभिक राइट्स, पोलिटिकल राइट्स अनि कल्चरल राइट्स, अनि बिस्तारै इकोनोमिक डेभलपमेन्ट राइट्सहरू आउँछ, फन्डामेन्टल राइट्स. त्यसैले त्यो इकोनोमिक र डेभलपमेन्ट राइट्स भनेको चाहिँ खास गरी निर्देशक सिद्धान्त र नीतिहरूसँग सम्बन्धित हुन्छ, र राज्यले क्रमशः त्यसलाई निर्देश के अरे फन्डामेन्टल राइट्सका रूपमा कन्भर्ट गर्दै जान्छ. अहिले हामीले डेभलपमेन्टल राइट्सहरू जति गऱ्यौँ नि, आवासको हक, सामाजिक सुरक्षाको हक, रोजगारीको हक, स्वस्थ वातावरणमा बाँच्न पाउने हक, दिज आर द डेभलपमेन्टल राइट होइन. हो यस्ता राइट्सहरू पनि फन्डामेन्टल राइट्समा आउन थालेका छन्. तिनीहरू बेसिकल्ली राज्यका नीति निर्देशक सिद्धान्तका कन्टेन्टहरू. त्यसैले क्रमशः राज्यको क्षमतासँगै गाइडिङ प्रिन्सिपल र पोलिसीहरू पनि फन्डामेन्टल राइटमा कन्भर्ट हुन्छन्. अनि यसको खालि राखेर राज्यको तिनीहरूको विरुद्ध नागरिकले उपचार पाउँदैनन् भनेर राज्य चुप लागेर नबसोस् भन्नका लागि निर्देशक सिद्धान्त र नीतिको अनुगमन गर्न पार्लियामेन्ट्री कमिटीको व्यवस्था गराउँछ. त्यसको प्रगति प्रतिवेदन बनाएर पेश गर्नुपर्छ कार्यपालिकाले होइन, त्यो माथि पार्लियामेन्टमा छलफल हुन्छ. यसरी पनि यिनीहरूका बिचमा सम्बन्ध स्थापित गर्ने, तिनको परिपालनबाट नागरिकको राइट्सलाई म्याक्सिमम युटिलाइजेसन गरिया के अरे संरक्षण गरिया छ कि छैन भनेर यस्तो सम्बन्ध देखाउन सकिन्छ है. अब यति भनिसकेपछि तपाईँहरूलाई अलिकति मैले यो धेरै ठ्याक्कै आज सरल जानुभन्दा पनि एउटा क्वेसनमा लान मन लागिरहेको छ कि मलाई. ल अलिकति मौलिक भयो भने तपाईँले कतिको लेख्न सक्नुहुन्छ त होइन, त यही कन्टेन्टकै फेरि फेरिमा तर चाहिँ फरक